मासुको नाना पिस, नाना पिस, अनि त्यहीलाई काटेर अनि प्याज टमाटर लसुन टमेटो यसको फ्राई भुटे भुटे भुट्नु भुटेर त्यसपछि त्यो मासुलाई पनि साथमै हाल्नु पऱ्यो, मिलाएर मिलाउनु पऱ्यो अनि थोडा पानी हालेर त्यसलाई 15-10 मिनट छोपेर राख्नु पऱ्यो। छोपेपछि त्यसपछि त्यसलाई हल्लाउनु पऱ्यो, चलाउनु पऱ्यो। चलाएपछि त्यसमा थोडा पानी, सुक्का बनाऊ त यसरी सुक्का बनाउँदा त्यसलाई राम्रोसँग चलाउनु पऱ्यो, पानी हाल्नु पऱ्यो त अनि थोडा पानी हाल्, माछा प्याज टमाटर काट्नु पऱ्यो, त्यसलाई भुट्नु पऱ्यो, त्यही पछि मसलालाई सबलाई भुट्नु पऱ्यो, त्यही पछि छोड नानो पानी हाल्नु पऱ्यो, नानो पानी हालेर त्यसलाई पानी उमाल्नु पऱ्यो, पानी उमालेर माछालाई हाल्नु पऱ्यो, माछालाई हालेर ढाक्नु पऱ्यो, ढाकेर ओ माइ गॉड एकचोटि मात्र फर्काउनु, बस त्यसलाई निकाल्नु पऱ्यो, त्यही पछि खानु पऱ्यो।